हामी छौ संविधान बनाउने यात्रामा, त्यसैले भेट भएको बेलामा कुरा गरौँ आपसमा। संविधान सभामा के हुँदैछ, संविधान निर्माणको कुरा कहाँ पुग्दैछ, अब हामीले के गर्ने, सुनौ र छलफल गरौँ। हजुरबा के गर्दै हुनुहुन्छ? के हेर्नु नानी, बुढो भइयो, खायो बस्यो, बरु तिमीहरूको पढ्दैछौ, सुनाऊ न, कलेज तिम्रो पढाइ कस्तो हुँदैछ, यतिका समय पछि गाउँ आएकी छौ, के छ खबर? कलेज त राम्रै छ, चलिरहेकै छ हजुरबा, तर यसरी हजुरबालाई भेट्न आउन पाउँदा त साह्रै मजा लागेको छ। लाग्छ तिमीहरूलाई? खासमा नि मैले आएको बेला एउटा काम पनि गर्नु छ कि हजुरबा। मैले संविधान सभाका बारेमा यहाँका गाउँले के कति बुझेका छन्, यहाँ बुझेका छन् भने कलेजमा पनि यसो रिपोर्ट गर्नु छ कि। त्यसो हो भने तिम्रो काम आज हुने भयो। अब आज तल चिया चौतारीकामा चाहिँ त्यो के भन्छन् यहाँका गाउँलेहरूले नै ठुला एउटा कार्यक्रम राखेका छन् संविधान निर्माण प्रक्रियाका बारेमा। सोच्दैछु आज चाहिँ म पनि जाउँ कि त्यहाँ भनेर। आज पनि जाउँ भन्नाले के तपाईँ पहिला पनि यस्ता कार्यक्रममा भाग लिन जानुभएको थियो हजुरबा? पहिला त तपाईँ प्राय यस्ता कार्यक्रममा जानुहुन्न थियो क्या? हुन त हो नि नानी, अब तर आजकल त म यो संविधान सभा र संविधान निर्माण प्रक्रिया बारे कुरामा खुब झुकिन्छु के नानी, त्यसैले जानै छोडिदिएँ। आज त तिमीहरू पनि छौ, सोच्दैछु जाउँ कि न जाउँ। त्यो त जानै पर्छ नि हजुरबा, बरु मलाई भन्नुहोस् त के कुरा झुक्किनुहुन्छ हजुरबा? मैले सके जति बुझाउँछु क्या तपाईँलाई। धेरै भइहाल्छ नि नानी, अब बुझाउनै सुरु गर्ने हो भने भन न, यो संविधान भनेको चाहिँ के हो? ए हजुरबाले त अझै नयाँ संविधानको बारेमा थाहा पाउनु भएकै छैन कि क्या हो? खै नानी, कसरी थाहा पाउनु, अब त बुढो नि भइयो। पहिलोको जोस जाँगर थियो, यसो पञ्चायततिर नि गइन्थ्यो, नेताहरू पनि भेट गर्न आउँथे, केही कुरा बुझिन्थ्यो। अहिले त कोही आउँदैनन् भेटघाट गर्न पनि, छोरा नातिहरू पनि बोल्नै ढिलो मान्छन्, बुढो कर कर गर्छ भन्छन्, कहाँ गएर बुझ्नु र थाहा पाउनु बुढो भएको छ। हजुरबाको कुरा पनि ठिकै हो, तर बुढो भएर बाजेले पनि बुझ्नै पर्दैन भन्ने चाहिँ होइन नि। तपाईँ पनि त यो देशको नागरिक र सूचनाको हक तपाईँमा पनि छ नि हजुरबा। होइन हजुरबा, किन निराश हुनुहुन्छ? निराश नहुनुहोस्, तपाईँको साथमा हामी छौँ नि, बरु नयाँ संविधानकै बारेमा छलफल गरौँ न, हुन्न? किन नहुनु नानी, मैले खोजेकै त्यही त हो नि, त्यही भएर आज त म तिमीहरूसँग तल चिया चौतारीमा जान्छु भने। हुन्छ मेरो राम्रो हजुरबा, हामी एउटै समाजमा बस्छौँ, समाजमा भएका सबै कुरा थाहा पाउने हाम्रो अधिकारको कुरो हो, त्यसैले नि थाहा नपाएको कुरा, नबुझेको कुरा सबैलाई सोध्नु पर्ने पनि त हजुरबाको हक हो नि। आजका मितिसम्म जे भयो भयो नानी पुतली, तर अब चाहिँ म तिमीले भने जस्तै कुनै पनि कुरा सुन्न र बुझ्न पछि हट्दिनँ है। तपाईँ साँच्चै नै एकदमै राम्रो हुनुहुन्छ क्या हजुरबा। त्यही त अब यो उमेरमा पनि म एकदमै राम्रो होइन त अब मेरा छाला चाउरी परे छैनन् कपाल फुले छैनन् परेला फुले छैनन् के भन्छे के भन्छे यो पुतली पनि तर मलाई कहिले काहीँ डर लाग्छ के नानी के बन्ला त नानी यस्तो संविधान जस्तो लाग्छ ए बनाउनै पर्छ नि हजुरबा सबैले काम गरिरहेका छन् अब सबै तर्फबाट पनि मेहनत पनि भइरहेको छ कि अब नागरिक समाजले दबाब पनि दिइरहेको छ अब राजनीतिक पार्टीहरूको बिचमा सहमति जुट्यो भने त बनिहाल्छ नि हजुरबा संविधान मलाई बल्ल हल्का महसुस भयो है नानी होइन कति बज्यो है अहिले कति बज्यो नानी ल किन सोध्नु भयो हजुरबाले 8:30 भयो नि हजुरबा ओहो ल समय गएको कस्तो मेसो नै पाइएन होइन तल चिया चौतारीमा 9 बजे बाट छलफल थाल्छन् हामी पनि जानुपर्छ नानी मेरो ल ठिक कता छ खै हिँड्नु नमस्कार चिया चौतारीको आजको श्रृङ्खलामा यहाँहरूलाई पनि म जयप्रकाश रिजाल स्वागत गर्दछु संविधान निर्माणको प्रक्रिया अनि शान्ति प्रक्रियाका विषयको ताजा जानकारी दिने उद्देश्यको यो प्रस्तुति चिया चौतारी हामी संविधान सभा भवन अगाडि नयाँ बानेश्वर चोकैमा रहने गर्दछौ र यहाँ हुने यो चिया पसलभित्रको संविधान सभाका साथसाथमा शान्ति प्रक्रियाका विषयको पनि ताजा वस्तुस्थिति के रहने गर्दछ त यहाँ आउनुहुने सभासद कानूनविद अनि यसै गरी संविधानविद र अन्य सर्वसाधारणको भनाई के रहने गर्दछ त हुबहु प्रस्तुत गर्ने प्रयास हो यो चिया चौतारीको र आजको चिया चौतारीको पनि म शुभारम्भ गर्दैछु र चिया चौतारीको आजको शुभारम्भमै भर्खरै हामीले देख्यौं र कतिपय हामीले सुन्यौं पनि कि चिया चौतारीमा प्रस्तुत भएका यी कथाहरू विभिन्न एफएमबाट विभिन्न स्टेशनहरूबाट छनौटमा परेर आएका यी कथाहरू हामी प्रस्तुत गर्ने गर्दछौं र यसलाई नाटकीय रूपमा यहाँहरूले हेर्न सक्नुहुन्छ र यसलाई सुन्न सक्नुहुन्छ भर्खरै प्रस्तुत भएको यो कथा संविधान सभा शीर्षकको थियो यसलाई प्रेषित गर्नुभएको थियो जनार्दन पोखरेलजीले उहाँको कथा रेडियो दर्पण महोत्तरीबाट छनौटमा परेको हो जनार्दनजी म आजको चिया चौतारीको प्रस्तुतिको शुरूमै तपाईँलाई बधाई र शुभकामना दिँदैछु छोटो मिठो रूपमा तपाईँले संविधान निर्माण प्रक्रिया र संविधान बारेमा आफ्नो कथा लेख्नु भएको छ र अब भने चिया चौतारी भित्र प्रवेश गराउँदैछु यहाँहरूलाई काठमाडौँमा पनि बिस्तारै हल्का गर्मी बढेको हो कि महसुस गरिएको छ र हुन त काठमाडौँ बिहान बेलुका चिसो रहने गर्दछ यसै गरी नेपाल अधिराज्यका विभिन्न गाउँठाउँहरू र भेकहरूमा चिसो र तातोको महसुस आफ्नै किसिमले गरिरहनु भएको होला तर संविधानको निर्माण भन्दा पनि तातो बहस हुनेछ भन्ने विश्वास हामी सबैले लिएका छौं के संविधान बन्छ त निश्चित समयभित्र यो अहिलेको पहिलो प्रश्न नै हो र महत्वपूर्ण प्रश्न नै हो अब लागौं आज को हुनुहुन्छ चिया चौतारीमा र चिया चौतारीको छलफल कसरी अगाडि बढ्नेछ म पनि यहाँहरूलाई लिएर जाँदैछु चिया चौतारीतिर है अब यहाँ अहिले आउने भन्ने कुरो त भएकै छैन नि तपाईँ फेरि के कुरा गर्नुभएको विदेश उडाउने भाइ यहाँ आइरहन्छन् चिया चौतारीमा सोध्न खोज्छु आएर एउटाले एक ढोक भनिदिन्छ अर्कोले अर्को ढोक भनिदिन्छ बुढाका कुरा त कसैले सुन्ने उयो मेरो छोरो सन्तोष नमस्कार ग्रान्ड ड्याड नमस्ते अङ्ग्रेजी बोल्नु पर्ने मलाई चिनाउनु पर्दैन यो मेरी बुढी नमस्कार गर्नु पर्ने ठाउँमा अब बुढो मान्छे तपाईँ किन नमस्ते गरिराख्नु भएको कस्तो कुरा गर्ने बाबु अभिभावकहरूले सिकाउनु पर्यो नि पहिला केटाकेटी हुन् भन्नु त कस्तो केटाकेटी हाम्रो अगाडि त केटाकेटी हुन् बाबु त्यही पनि त आमा भन्दा ठुलालाई त नमस्ते गर्नुपर्छ भन्ने कुरो तिमीले सिकेका छ नि त बा पहिला आफूले गर्नु पर्यो नि मामा मैले के नमस्ते भन्ने तपाईँ भनिसक्नु भयो बाबुले भनि चिया चौतारीमा चिया खाना आउनु है भनेर बुढाबालाई बोलाउने नि म यो हो हो अब एकछिन पर्खिँदै गरौँ हुन्छ। अब आज यो संविधान निर्माणको प्रक्रिया, यो शान्ति प्रक्रियाको बारेमा कुरा गर्न हो, को आउनुहुन्छ? त्यहाँ खाना आउँदो हो नि। नमस्कार, म पनि आए। नमस्कार, नमस्कार। पत्रकार अखबारमा लेख्छन्, रेडियो सेडियोमा पनि कहिले काहीँ बोल्छन् नि। म अस्तिको चोटि आउन पाइनँ, अस्तिको चोटि आउन पाइनँ, के भयो कस्तो भयो थाहा भएन। म चितवन गएको थिएँ है, ल भनिदिइहाले। तिमी आफै आएन, तिम्रो कुरा हामीलाई केही मतलब होइन। हाम्रो मामा पनि अब के नचाखेनु, मैले अस्ति अखबारमा पढेको थिएँ, कुन चाहिँ एउटा पार्टीको नेताले अब संविधान बन्नु भनेको त फेरि सिलौटोलाई आगो पकाएर खान्छु भन्नु जस्तै हो भनेर भने, म त हेर्नु न बा, अब के गर्नु सर स्वरूप। मामालाई खालि संविधान मात्रै छ। मैले हिजो एउटा न्युज पढेँ क्या, हिजो पढ्यो पोखरामा आमा समूहले चाहिँ यदि संविधान बेलैमा बनाएनन् भने 601 त्यहीँभित्र थुनिराख्ने भनेर आमा समूहले चाहिँ भनेको सुने क्या, छलफल गरेको सुने। नमस्कार, बसिहाल्छु नि, बसिहाल्छु नि। नमस्कार रे, हजुर नानी चिया बनाउनुलाई पिठो पारेर सबैलाई कालो चिया कि चिया कालो पनि चिया हुन्छ, दुध चिया गर्नुपर्छ। अब चिसो चिया हराएको मान्छेले क्या कालो र रातो सेतो सेतो सेतो नै संविधान त साह्रै बन्न जस्तो लाग्यो नि त मलाई। बन्दैन भन्दै हाँस्ने त्यस्तो थियो एउटा नेतालाई देखाएको चाहिँ है टिभीमा यार फिट फिट भएर है अस्ति हो अस्ति अनि रिल्याक्स गर्नुको अब रेपो भन्छन् त हाम्रो इदाई जस्तै इदाई जस्तै दुईटा कुरा हुँदो रहेछ क्या पौडेल भन्ने पो हुँदैन अब एउटा कुरा यस्तो हुन्छ क्या, यो रक्सी खाने भन्ने कुरो खुसी हुँदा पनि रक्सी नै खानु पर्दो रहेछ, दुखी हुँदा पनि रक्सी खानु पर्दो रहेछ, तर आफूले अहिलेसम्म खाइया छैन। बालेर आइदिन अहिले मलाई थाहा छ, मामाले किनेर चाहिँ कहिले पनि खाँदैनन्, किन्यो भने खानेकुरा होइन भन्छ। किन ल्याइदिन्छु भने थाहा छ अङ्कल, आफूले पनि यसो चोरेर खान पाइन्छ भनेर मलाई पनि दिन्छ नि त कहिले। यो जगत हेर न, मेरो छोरो बिगार्ने अहिले सबै सकिसक्यो नि। अङ्कल मैले बिगारेन तपाईँ, हल्ला नगर उताएर सडक पानी हेर त, उहाँ एकजना महिला आउनु भयो आउनु भएन, उहाँ सभासन थियो, म त गइरहन्छु नि चिन्दैन। बाबु श्यामा सर आउनुहुन्छ यहाँ, आउनुहुन्छ अनुहार मिल्दो रहेछ नि त, बोलाउनु पर्यो बोलाउनु। अब चुरो कुरो गर्नु पर्यो नि अब यहाँ होइन, अब सभासदज्यू आउनु भयो, ए संसारमा तपाईँले नचिन्नुको त त्यो के भन्छ अमेरिकाको राष्ट्रपति छ नि अहिलेको बाह्रको ओबामा, त्यसलाई चिन्छु नि मलाई, उसले पो मलाई चिन्ने त, म त त्यसलाई चिन्छु नि। यो संसारमा यो मामाले नजानेको नसुनेको नबुझेको कुरै केही छैन। होइन मलाई भन्ने हुनुहुन्थ्यो घुसुरको कानमा, महादेवसँग कुच्चा खेलेको मैले भन्नुहुन्थ्यो, कास्कीको नेता महादेव गुरुङसँग होला उहाँले खेलेको। अब एकचोटि सभासदज्यू पढ्नु पर्यो, पत्र पत्रिका हेर्नु पर्यो, अरू अध्ययनशील हुनु पर्यो, खालि तिमीहरूलाई बाटोमा हिँडो, अब यसो केही राम्रा कुरा सिकौँ भन्नु भन्दा छैन, यो चेतौतिरमा आयो अनि हामी मेरो टाउको खायो। होइन सुन्नु न मामा, मलाई एउटा कुरा चाहिँ एकदम खुसी लाग्छ। खुसी के भने जस्तो आज आउनुभयो नि सभासदज्यू, एकीकृत नेकपा माओवादीको सभासद दामा शर्माज्यू, होइन, दाङबाट निर्वाचित हुनुहुन्छ कि, यो निर्वाचित सभासद आउँदा चाहिँ खुसी लाग्छ के, भेट्दा चाहिँ खुसी लाग्छ के मलाई चाहिँ, होइन, हारेकाहरूले नेतृत्व गरेको चाहिँ राम्रो होइन के, ल यो कुरा चाहिँ मलाई पनि मेरो लेखिरहेछन्, कार्टुन निकालिरहेछौँ त हामी प्रशस्त। अब संविधान जेठ 14 गते बन्दैन भनेर चाहिँ ठुल्ठुला पार्टीका अङ्ग्रेजीमा धेरै लिलर हेर्ने भनेर सुन्न पाइयो। ठुल्ठुला पार्टी त माओवादी पनि ठुलै पार्टी हो नि, उहाँको पनि पुरा गरेको होइन नि त, उहाँ त अहिले भन्नुभएको छ त संविधानमा भने कि आकाशै खस्छ र खस्दैन भनेर भनिसक्नु भएको छ। ए बाबा अर्थनवर्थ खोइ के भन्छ नि उखान्छ एउटा, अनि के बन्छ कि बन्दैन त दिदी, हजुरलाई त मैले राजनीतिक पार्टीको नेता भन्दा पनि सभासदको हैसियत सोधेँ। अब सभासद भनेको राजनीतिक पार्टीको नेता पनि हो, किनकि हामी एउटा एउटा पार्टीमा संलग्न छौँ। दलीय प्रतिस्पर्धाको यो जमानामा पार्टी नखोलिकन नेता बन्न पनि सकिँदैन, होइन, अझ संविधान सभाको सदस्य बन्न पनि पाइँदैन। हामी सबै जति आएका छौँ सहसहित, सायद एउटा एउटा राजनीतिक लाइनसहित नै आएका छौँ, म यो प्रश्न गर्न चाहन्छु। दोस्रो, यहाँहरूको बहसमा आइपुग्दा मलाई निकै खुसी लाग्यो। चिया चौतारीमा दिनदिनै जो छलफल हुने गर्छ र मुख्यत संविधान निर्माणको विषयमा तपाईँहरूको चासो जो केन्द्रित भएको छ, यो आम जनताको चासो यसरी नै केन्द्रित भएको छ। सुरुमै यहाँहरूले संविधान सभामा तात्तातो बहस हुन्छ होला अब भन्ने जो अपेक्षा गर्नुभएको छ, हामीले पनि अब निर्णायक घडीतिर आउँदै गर्दा, जेठ 14 आउन मात्रै चाहिँ 42-43 दिन बाँकी हुँदा, हामीले पनि तातो बहसकै अपेक्षा गरेका छौँ 601 भित्रका सभासदले। तर फेरि पनि विडम्बना भन्नुपर्छ, यहाँहरूले नेताका कुरा गरिहाल्नुभयो, ठुला दल र साना दलका कुरा गरिहाल्नुभयो, मुख्यत संविधानको निर्णायक चरणमा प्रवेश गर्नको लागि केही सैद्धान्तिक सवालहरू जो रहेका छन्, दलहरूको बीचमा मतभिन्नता, मुख्यत अझ ठुला दलहरूकै बीचमा संविधानको मुख्य अन्तर्वस्तु के हुने भन्ने विषयमा जो मतभिन्नताहरू छन्, त्यसमा दलहरूको बीचमा सहमति हुन नसक्दाखेरि संविधान सभाको बहस तातो भन्दा पनि चिसिएको अनुभूति भएको छ। मैले मेरो विचार प्रष्ट रूपमा यहाँहरूले अपेक्षा गरे जस्तै राख्नु पर्दा, त्यसैले अहिले यो चिसिएको वातावरणलाई कुनै पनि हालतमा दलहरूको बीचमा सहमति हुने गरी तताउने र त्यसलाई चाहिँ अब जेठ 14 संविधान जारी हुने गरी लैजानको लागि हाम्रो पार्टी एकीकृत नेकपा माओवादी लागिरहेको छ। संविधान जेठ 14 नभन्नु प्रचण्डले भन्ने कुरा हाम्रो एकजना बहिनीले जो राख्नुभयो, यो कुन प्रसङ्गमा हो भन्ने पनि म राख्न चाहन्छु, किनकि जेठ 14 संविधान बन्नै पर्छ भन्ने छलफल अगाडि चलिरहँदा, यदि जेठ 14 संविधान बनेन भने यहाँ चाहिँ राष्ट्रपतीय शासन हुनेछ, यहाँ चाहिँ कुनै एउटा दुई चारजना विज्ञहरूको टिम बनाएर संविधान चाहिँ संविधान सभाभन्दा बाहिरबाट घोषणा गरिनेछ भन्ने गलत चाहिँ भ्रमहरू जनतालाई जो छरिँदैछ, यो गर्न पाइँदैन। नपाए पनि यदि जेठ 14 कुनै कारणवश सक्दै सकिएन भने पनि संवैधानिक तरिका अनुसार नै अगाडि बढ्नुपर्छ, संविधान संशोधन गरेर भए पनि जाने बाटाहरू छन्, त्यसैले आकाशै खस्दैन, राष्ट्रपतीय साधन अथवा गैर कानुनी बाटोबाट अगाडि जान हुँदैन भन्ने भावमा प्रचण्डले राखेको कुरा हो, संविधान बन्नु हुँदैन भन्ने भावमा होइन भन्ने कुरा म प्रष्ट गर्न चाहन्छु। बल्ल क्लियर भयो कुरो भने हाम्रो टुवाकेन्द्र दाइले त लाइनमा चिया खाँदा रमाइलै हुन्छ, टाइम पास पनि हुन्छ, कुरो आइहाल्यो चाहिँ होइन। अब संविधानको कुरा चाहिँ नि दिदीले पनि राखिहाल्नु भयो, यस्तो भन्ने कुरो चाहिँ नि गैर कानुनी हुँदैन भन्ने कुराको प्रसङ्ग जोड्दै थियो कि मैले चाहिँ, अब म त नौरी मान्छे खासै चाहिँ त्यति धेरै कुरो चाहिँ जान्दैन है, तर चाहिँ यो जेठ 14 संविधान बनेन भने गैर कानुनी हुन्छ कि हुँदैन, जनताले त चाहिँ सभासदहरूलाई चुनेर चाहिँ 2 वर्षभित्र संविधान बनाऊ भनेर पठाएको हो नि त, 2 वर्ष नगर्न चाहिँ सभासदहरूले गैर कानुनी काम गरेको चाहिँ मानिन्छ कि मानिँदैन त। अब हामीले त्यसको लागि संविधानलाई नै टेक्ने हो, संविधानलाई नै हेर्ने हो, संविधान हेर्दाखेरि 2 वर्षको मोटो अवधि हामीलाई दिएको छ, यदि कुनै कारणबाट अथवा देशमा संकटकालीन अवस्था लागू भएर संविधान निर्माणको प्रक्रिया अवरुद्ध भयो आदि इत्यादि भयो भने 6 महिना त्यसलाई चाहिँ थप्न सक्ने भन्ने प्रावधान हाम्रो संविधानमै छ। यदि हामी देशमा संकटकालीन अवस्था त लागेको छैन, त्यो नलाग्दै थप्ने भन्नेबाट छलफल गर्यो भने गैर कानुनी हो कि भन्ने पनि लाग्न सक्छ। तर हामीले यो कुरा बुझिरहेछौँ कि संविधान भनेको कुनै त्यो असंशोधनीय चिज त होइन। त्यसैले जति बेला संवैधानिक सङ्कट आइपर्छ त्यति बेला हल पर्ने भने पनि संविधानभित्रैबाट हो। त्यसैले सङ्कटकालीन अवस्था नहुँदा नहुँदै पनि देशको यो अस्थिर एउटा संक्रमणकालीन राजनीतिको कारणले अथवा यो भनौँ यहाँहरूले भने जस्तै हामीले राष्ट्रपतिको कदम चाहिँ असंवैधानिक कदम जसले सहमतिको राजनीतिलाई असहमतितिर लग्ने प्रक्रिया सुरु भयो, नागरिक सर्वोच्चता विस्थापित गरेर सैनिक सर्वोच्चता हाबी भयो, त्यही कारणले सहमतिको प्रक्रिया अवरोध भएको छ, नागरिक सर्वोच्चता स्थापित गरेर सहमतिकै राजनीति गरौँ भन्ने पनि जो छलफल चल्दै आउँदा यो पनि त एउटा सङ्कटकालीन अवस्था जस्तै हो नि त। हामी 12 बुँदेदेखि यहाँसम्म आउँदाखेरि नयाँ संविधान जारी गर्ने बेलासम्म सहमतिकै राजनीति गर्नुपर्ने बेलामा बिचैमा प्रतिगमन भयो, बिचैमा चाहिँ असंवैधानिक कदम चाहिँ चालियो राष्ट्रपति मार्फत, यसले पनि त एउटा खालको सङ्कट प्राप्त सङ्कटकालीन अवस्थाको सिर्जना गर्यो। त्यसैले संविधानभित्रैबाट त्यो जुन धारामा चाहिँ सङ्कटकालीन अवस्थामा संविधान छप गर्न सकिने भन्ने कुरा छ, यो असङ्क्रमणकालको कारणले भनेर विभेद गर्न सक्ने ठाउँ खुल्ला छ। यसरी जाँदाखेरि गैर कानुनी हुँदैन। बरु चाहिँ 2014 संविधान जारी नहुँदा बित्तिकै अब राष्ट्रपतिको संविधान सभा खारेज हुने, व्यवस्थापिका खारेज हुने, राष्ट्रपतिको शासन लागू गर्ने, त्यो भित्रबाट 4-6 जना विज्ञहरू छानेर संविधान बनाउने भन्ने बहस जो चल्न खोज्दैछ त्यो चाहिँ अत्यन्त घातक छ, त्यो जनविरोधी छ, त्यो गैर कानुनी छ। त्यो चाहिँ बहस पनि त फेरि नेताहरूले नै त चलाएको बहस हो, जनताले चलाएको बहस त होइन नि। कुरा के भनेदेखि जनताहरूले 2 वर्षभित्र चाहिँ तिमीहरू संविधान बनाओ भनेर पठाएको हो। नेताहरू संविधान बनाउने क्रममा काम गर्दा गर्दै भ्याएनन् भनेको संशोधन गरेर जाने त, काम गर्ने बेला चाहिँ डुल्दै हिँड्ने, उद्घाटन गर्दै हिँड्ने, कता कता घुम्दै हिँड्ने, पर्यो अप्ठ्यारो पर्यो, आफूले आफ्नो कर्तव्य पुरा गर्न सकेन अनि त्यहाँबाट त्यो कानुनभित्रै छ भन्ने नैतिकताको कुरो छैन, जनताले भोटेको छैन। मेरो पनि सहमति छ है। अनि अर्को कुरा चुनाव को प्रक्रिया सकेर सबैले हामीले सभासद बनाएर पठाएपछि जनताहरूले चाहिँ 2 वर्षभित्र बनाऊ भने होइन क्या, उहाँहरूले नै हामी 2 वर्षभित्र बनाउँछौँ भनेर जान्नुभएको हो, उहाँहरूले नै बनाउँछु भन्ने चाहिँ बनाउन सकेन भने जनताले यस्तो पनि हो क्या। फेरि तिमीहरूले मलाई सरकारको प्रवक्ता भनौला, हुन चाहिँ के भने त 6 महिना छप्ने भनेको चाहिँ पास सकिँदैन कि भनेर राखेको थियो नि त, होइन 2 वर्षभित्र बनाउन नसक्नेले 6 महिना चाहिँ फेरि बनाउँछ भन्ने के अर्को कुरा। अनि उहाँले एउटा कुरो गर्नुभयो, एउटा कुरो गर्नुभयो कि सुन्नु, तै अब यस्तो भएन भने त 2-4 जना विज्ञलाई राखेर संविधान बनाउने हुने, त्यो विज्ञ 1-2 जनामा राख्ने भए 6-7 जना किन पठाउने? अनि अर्को मौका कसले दिएछ, मौका यदि गर्छन् भने मौका कसले दिएको, हाम्रो बाले दिएको, भोटमा कसले दिएको? ए भोला दाई अर्को कुरो नि छ, सङ्कटकालको कुरो गर्यो, यो भुइँचाल आउँदा सङ्कटकाल हुन्छ कि नै, कि त चाइना गएको जस्तो भुइँचाल हाम्रो देशमा नि आउनु पर्यो अनि बल्ल सङ्कटकाल हुन्छ? भुइँचालो त आयो तर कुर्सीमा आयो अहिले, अब कुरो आशा पनि गर्छ भने मोती गए है, तिमीहरू सबै नेता भएछौ, उहाँ हामीले सभासद जो यहाँ बोलाएको बुझ्नलाई सबै कुरो मैले सबैका कुरा सुने, धेरै खुसी पनि लाग्यो। तपाईँहरूमा जुन चेतना जागरण र नयाँ संविधानसहित यो देशको दीर्घकालीन शान्तिप्रतिको एउटा प्रतिबद्धता छ नि, यही प्रतिबद्धता सायद सबै नेताहरूमा भएको भए, सबै दलका मुख्य नेताहरू भनौँ न अझ, भएको भए 2 वर्षभित्रै संविधान बन्न सक्थ्यो, यो हामीले भनेकै हो। हाम्रो यहाँ राख्नुभयो एकजना साथीले 2 वर्षभित्र बनाउँछौँ भनेर पनि त यी सभासदले नै भनेका हुन् हो, हामी संविधान निर्माण अन्तरिम संविधानमै संविधान सभाको चुनावमा जानु अगाडि नै ल है हामी संविधान सभाको चुनाव पछि 2 वर्षभित्र संविधान बनाउँछौँ भनेर संविधान लिएरै गएको हो। त्यसैले हामी 2 वर्षभित्र सक्छौँ भन्ने अझै पनि विश्वास हो कि, यहाँ मैले अगाडि भने नि दलहरूको बिचमा जो सहमति सिस्टिएको छ, जो छलफल सम्वाद चाहिँ सिस्टिएको छ, यसले गर्दा आशंका पैदा भएका हुन्। तर फेरि पनि अझै समय छ, भन्नुहोस् न 2 वर्षसम्म हामी खाली त बसेका छैनौँ, फेरि यहाँहरूलाई प्रश्न गरौँ, हामी विषयगत समितिलाई 11 विषयमा समितिहरू विन्यास गऱ्यौँ, यसका विषयवस्तु संविधानका धाराहरू कसरी सेटिङ गर्ने भन्ने विन्यास गऱ्यौँ, त्यो अनुसारको प्रारम्भिक प्रतिवेदन र मसौदा हामीले तयार पारिसक्यौँ र त्यो 1601 बहस पनि भइसक्यो र त्यसको एउटा प्रतिवेदन समिति छ, त्यसले प्रतिवेदन निर्माण संविधान सभामा भएका बहसहरूलाई टिप्पणी गरेर यता संवैधानिक समितिलाई बुझाउने प्रक्रिया पनि जारी छ। अहिले 3 समितिको बुझाइसक्यो, अब 8 समितिको बुझाउँदैछ। त्यो बुझाइसक्यो भने संविधान सभाका समितिहरूबाट आएको मसौदा र संविधान सभामा चलेका बहसहरूको त्यो मसौदा, दुईटा मसौदालाई राखेर संवैधानिक समितिले त त्यसलाई त सेटिङ गर्ने मात्रै न अब काम हो। त्यसैले कामको हिसाबले हामी धेरै अन्ततिर आइसकेका छौँ। मात्रै 1-2 विषयहरू, जस्तो संघीयताको स्वरूप राज्य पुनर्संरचना समितिले 14 संघीय प्रदेश हुने भनेर दियो। संविधान सभामा बहस कसैले 8 हुने, कसैले 12 हुने, कसैले 13 हुने भन्नेबाट बहस आयो। आउँदाखेरि यो 8, 12, 13 र 14 कसरी कम्प्रोमाइज गर्ने भन्नेमा दलहरूको बिचमा सहमति हुन जरुरी छ। एउटा एउटा भन्दै भएन दलहरूको बिचमा भने त अन्तमा धारावाहिक भोटिङ गर्ने 601 हो, 601 भोटिङ गरेर 301 जहाँ पुग्छ, 2/3 जहाँ पुग्छ त्यसलाई पास गरेर जाने पनि एउटा प्रावधान त छ नै। तर हाम्रो अपेक्षा, हाम्रो नियमावलीको अपेक्षा के हो भने सकेसम्म सर्वसम्मत संविधान नै बनाउने, ताकि आम जनताले यो हाम्रो संविधान भन्ने होस्, पहिलो त्यो। दोस्रो भएन 2/3 लग्ने भन्ने जो प्रावधान छ त्यही पहिलो प्रावधानको लागि हामी पहल गरिरहेका छौँ, त्यो पहिलो पहल अनुसार नै आओस् भन्ने अपेक्षाले यो देखेको। त्यसैले यहाँहरूले भने जस्तै अझै पनि सम्भावना छ, जेठ 14 जारी गर्न सक्ने केही दिनमै दलहरूले बिचमा 2-4 छलफल गरेर शासकीय स्वरूप, संघीयताको स्वरूप, त्यसपछि चुनाव प्रणाली, यस्ता एकाध विषयहरू टुङ्गायो भने केही ठुलो कुरा छैन। हामीले गर्ने काम 2 काफी मात्रामा गरिसकेका छौँ। यदि त्यो कुरा चाहिँ टुङ्गाउन चाहेनन् र सकेनन्, त्यसको लागि केही समयको माग गर्ने भयो भने यहाँहरूले भने जस्तै फेरि पनि जनतालाई प्रशिक्षित गर्दै, फेरि पनि जनतालाई ल है हामीले सकेनौँ, नैतिक रूपमा हामी जिम्मेवार छौँ भन्दै, हामी नैतिकताबाट टाढा भाग्न चाहँदैनौँ, नैतिक जिम्मेवारी सहित 6 सक्न सक्ने अथवा 3 सक्न सक्न सक्ने कानुनी प्रावधान पनि छ भन्ने कुरा मात्रै मैले राख्न सक्छु। पाउनु पर्यो नि, होइन 2 सकेनन् होइन, हाम्रो त फेरि चलन त्यस्तो छ नि त नेपालमा त, जब राति अनिखेर के ताती भने जस्तो, बुढी ताती भने जस्तो, अब नजिक नजिक आएपछि तात छन् के तपाईँहरूलाई अब एकैछिन कुल पार्न चाहन्छु ल, चिया सुरुप सुरुप खाऊ यहाँ, म सानो मेरो एउटा काम सकिहाल्छु। आजको चिया चौतारीको यो छलफलमा आदिबाट निर्वाचित नेकपा माओवादी, एकीकृत नेकपा माओवादीका सभासद दामा शर्मा हुनुहुन्छ, र यदि चिया चौतारीमा तपाईँलाई पनि आफ्ना जिज्ञासाहरू, आफ्ना सरसल्लाहहरू, सुझावहरू दिन इच्छुक हुनुहुन्छ भने हामीलाई एसएमएस गर्नका लागि टाइप गर्नुहोस् आफ्नो मोबाइल सेटमा सीसी अनि एक स्पेस छोडी आफ्नो प्रतिक्रिया लेखी 3-3-6-6 पठाउनुहोला। इमेल गर्न सक्नुहुन्छ, इमेल आईडी हो cc@radioaudio.org। चिठी लेख्नका लागि भने रेडियो श्रृंखला चिया चौतारी, पोस्ट बक्स नम्बर 14409 नयाँ बानेश्वर काठमाडौँ। र यहाँहरूले केही बेर अगाडि हामीलाई प्राप्त भएको छनौटमा परेको कथा रेडियो दर्पण महोत्तरीबाट छनौटमा परेको थियो, जनार्दन पोखरेलजी लेख्नुभएको संविधान सभाको त्यो कथालाई पनि हामीले सुनाइसकेका छौं। र अहिले सुन्दै हुनुहुन्छ चिया चौतारी। चिया चौतारीमा फेरि पनि यहाँहरूलाई स्वागत गर्दछु, र अब चिया चौतारीभित्रको तातो बहसलाई र गफ गफलाई एकैछिन रोकेर मैले तपाईँहरूलाई यो जानकारीहरू प्रस्तुत गरेँ। अब फेरि चिया चौतारीभित्रै प्रवेश गरौं, जहाँ तातो, चिसो, मिठो, रवाफिलो, रमाइलो र ठट्याउलो गफ गफका साथमा संविधान शान्ति प्रक्रियाका विषयको थप चिया चौतारी। अब यो संविधान बन्न ढिलाइ भएको कारण चाहिँ, जस्तो 2-3 समितिको कुरामा चाहिँ बहस भइरहेको, जस्तो एउटा शासकीय स्वरूप कस्तो हुनुपर्छ भन्ने कुरामा, अनि अर्को हजुर हुनुभएको समिति जुन राज्य पुनर्संरचना समिति, र त्यसपछि अर्को चाहिँ निर्वाचन प्रणाली कस्तो हुनुपर्छ भन्नेमा, तपाईँको तपाईँ जुन समितिमा हुनुहुन्छ अनि त्यसमा चाहिँ कस्ता कस्ता किसिमका बहस हुन्छन् त, कसले के भन्छन्, कसले के भन्छन्, कसले असहमति राख्छन्, कोसँग कुरो मिलिरहेको छैन, यसो अलिकति हामीहरूलाई भनिदिनु भने राम्रो हुन्थ्यो कि। ल ठिक छ, मैले राखेँ है। जस्तो म सहभागी भएको समिति राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समिति, समितिमा प्रारम्भिक प्रतिवेदन हामीले जो तयार गरेका छौँ त्यो यहाँहरूले नै अध्ययन गर्न सक्नुहुन्छ, त्यसमा हाम्रो पुरै सहमति छ। पुरै सहमतिका साथ हामीले त्यो तयार पार्यौँ र संहिताको स्वरूप कस्तो हुने भन्नेमा पनि सैद्धान्तिक रूपमा हामी सबै सहमत छौँ। त्यसमा चाहिँ 12 पार्टीका 43 हामी सदस्य थियौँ। हामी त्योमा पुरै सहमत छौँ। स्वरूप कस्तो हुने भन्नेमा हामीले के राख्यौँ त भन्दाखेरि एउटा जातीयता, त्यसपछि गएर क्षेत्रीयता, क्षेत्रीयता भन्नाले कर्णाले भौगोलिक उत्पीडनको कुरा, त्यसपछि गएर जातीयताभित्र पनि जातीय पहिचानको कुरा, त्यसपछि गएर भाषिक धार्मिक सांस्कृतिक विशेषताहरूलाई चाहिँ त्यो त्यसलाई चाहिँ अवलम्बन गर्ने कुरा, त्यसपछि आर्थिक रूपले आर्थिक समानता पनि त्यहाँ झल्किनुपर्ने कुरा, जो सैद्धान्तिक रूपमा 6 हामीले अहिले 67 बुदाबाइज चाहिँ मैले राख्न सकेन, 6 यो विशेषताहरू, यो विशेषतामा टेकेर संहिताको स्वरूप निर्धारण गर्ने भन्ने कुरा राखेका छौँ हामीले। त्यसमा हामी सबै सहमत छौँ। त्यसैले दलहरूबाट पार्टीहरूको धारणा, दलहरूको धारणा पनि हामीले माग्यौँ। त्यो माग्दाखेरि नेकपा, एकीकृत नेकपा माओवादीले 14 प्रदेशको धारणा पेश गरेका छ। नेकपा एमाले 14 प्रदेशकै एउटा नक्सासहित पेश गरेका छ। कङ्ग्रेसले नररी आचार्यले एउटा 13 प्रदेशको नक्सा पेश गर्नुभएको छ, एउटा 6 प्रदेशको वैकल्पिक रूपमा भन्दा 6 पेश गर्नुभएको छ। र काङ्ग्रेसले ठिकै दलको तर्फबाट सोझै चाहिँ पेश गरेका छैन, त्यो सैद्धान्तिक रूपमा त्यो विशेषतालाई मात्रै आत्मसात गरेका छ। तर फेरि दलकै तर्फबाट नभने पनि कङ्ग्रेसकै अर्का एकजना गोपालमान श्रेष्ठले एउटा नक्सा पेश गर्नुभएको छ 13, यस्तै गरेर मधुर किसान पार्टीले 14 होइन, यसो गरेर मोटामोटी 12-13-14 भित्र रहेर 12 नक्सा आएका छन्। राज्य पुनर्संरचना समितिमा टोटलमा आएको नक्सा चाहिँ 16 नक्सा मध्ये 12 नक्सा 12-13-14 संघीय प्रदेश हुन सक्ने भन्ने लाइनबाट आएको छ र केहीमा चाहिँ अब त्यो 6 होइन 8 भन्ने पनि छ एउटा, यस्तो आएको छ। हजुरहरूले बुझाउनु भएको चाहिँ केको आधारमा छ, जातीयताको आधारमा छ कि भूगोलको आधारमा छ? हामीले राष्ट्रियताको आधार भनेर चाहिँ त्यही जातीय पहिचानको कुरालाई राखेका छौँ, त्यसपछि क्षेत्रीयता, त्यसपछि भाषिक सांस्कृतिक पहिचान भनेर यो 3 कुरा राख्दैछु। यसरी सबै दलहरूको लगभग धारणा आउँदाखेरि र नक्साङ्कनसम्म हेर्दाखेरि 13-14 बिचमा आएका नक्साहरू बढी देखिन्छ। त्यसलाई आधार बनाएर हाम्रो समितिले 14 संघीय प्रदेश हुने नक्सा बहुमतले पारित गरेर संविधान सभामा बुझाइसक्यो र त्यहाँ बहस पनि भइसक्यो। अहिले हामी समितिको कामबाट मुक्त भइसक्यौँ। समितिले त्यो प्रतिवेदन बुझाइसक्यो, समितिमा काम छैन। तर अहिले अप्ठ्यारो कहाँ देखिन्छ भने कङ्ग्रेस एमाले सबैले 13-14 बिचमा चाहिँ दलबाट आउने नक्साहरू पेश गरेका छ। तर अहिले समितिबाट 13-14 पेश गरेको, 14 पेश गरेको नक्सा किन ठिक नहुने त भन्दाखेरि यो वा त्यो रूपमा संविधान समयमै बनाउनेतिर भन्दा पनि संविधान नबनाउने र अरू आफ्ना निहित स्वार्थहरू के छन् त्यो पुरा गर्नेतिर जान खोज्दाखेरि देखा परेको समस्या हो, नत्र संहिताको स्वरूपमा समस्या हुन्छ मलाई त्यस्तो लाग्दैन। अवधारणामा पनि क्लियर छ, सबै दल सहमत छ, त्यसपछि गएर नक्सामा पनि उनीहरूको व्यक्तिगत रूपमा त आएकामा एका दायाँ बायाँ तलमाथि 2-4 गाविस तलमाथि पर्ने कुरा त स्वाभाविक हो, त्यही परेको कुरालाई नमान्ने भन्ने कुरा त भएन नि त। तर त्यो 14 हुँदाखेरि कङ्ग्रेसले पेश गरे 13 नक्सा हुँदाखेरि सबै हिसाबले पूर्ण हुने, अहिले समितिले पेश गरेको 14 हुँदा अपूर्ण हुने, एमाले आफ्नो दलको तर्फबाट 14 प्रदेशकै नक्सा पेश गरेका छ त्यो हुँदा पूर्ण हुने, 2 गाविस तलमाथि पर्दा बित्तिकै अपूर्ण हुने भन्ने जो चाहिँ अब मेरै गोरुको 12 भन्ने सोचाइ छ, त्यो त हामीले पेश गरे अनुसार पनि छैन। माओवादीले 14 पेश गर्यो, गाविसहरू जिल्लाहरू त थुप्रै तलमाथि परेको छ नि त, त्यहाँ बखेडा थापे त माओवादीले पनि थाप्न सक्छ, त्यसैले बखेडा थाप्न हुँदैन, सहमतिमा जानुपर्छ। मोटामोटी समितिभित्र आएका 12-13 नक्साहरूकै जगमा त्यो खडा भएको छ भन्ने चाहिँ हाम्रो भनाइ र समितिका बहुमत साथीहरू जति चाहिँ हामी त्यहाँ सहमत भयौँ र बुझाउन सक्यौँ त्यसको धारणा छ भने केही चाहिँ अब राज्य पुनर्संरचना समिति बनाएर राज्य पुनर्संरचना आयोगले छिनोफानो गर्ने भन्ने भनाइ जो देखिएको छ यो चाहिँ संहितामा जान नचाहने भनाइ हो भन्ने कुरा म प्रष्ट गर्न चाहन्छु। जस्तो एकजना सभासदज्यूसँग मैले कुरा गरेको थिएँ, अनि यो संविधान चाहिँ बन्न किन यसरी ढिलाइ भइरहेछ भन्दा उहाँले के भन्नुभयो भने हाम्रो जम्मा 3 ठुला दल छन्, माओवादी, काङ्ग्रेस र एमाले, यी 3 ठुला दल नमिलेको कारणले गर्दाखेरि संविधान बन्न ढिलाइ भइरहेको छ भनेर उहाँले भन्नुभएको थियो। हामी त साना दल हौँ, हाम्रो साना दल त के भएर उहाँहरूले 2/3 बहुमत ल्याउनु हो भने त्यसै पनि हामीले सहमत गर्नुपर्छ जस्तो कुरा गरिदिन्छ। यसमा तपाईँलाई के लाग्छ, त्यो 3 ठुला दल सहमतमा नगरे हो त? 3 ठुला दल मुख्य त फेरि मोटामोटी आफ्ना भ्यू त सबैको हुने भए संविधानको अन्तर्वस्तु के हुने भन्नेमा, संहिताकै स्वरूप के हुने, शासकीय स्वरूप के हुने भन्ने सबैमा, तर फेरि तपाईँले भने जस्तै 3 ठुला दल एकमत हुने हो भने त त्यो केही ठुलो कुरै छैन, दुई तिहाई स्वतः पुग्छ। र अहिले तिनवटा छोरा दलको बिचमा बिचको सम्बन्ध किन टिसियो भन्नेबाटै हेर्नपर्छ भन्ने लाग्छ कि। तिनवटा ठुला दलको सम्बन्ध कसरी टिसियो, टिस्टिनुमा प्रमुख हात कसको छ र त्यसलाई तताउने हात कसको हो भने तताउनेमा हेर्ने भने सरकारको दायित्व संविधान निर्माण गर्ने र जारी गर्ने त्यसमा सरकारमा रहेका दलहरूको मुख्य भूमिका हुनुपर्छ। सरकार नै अहिले सबभन्दा गैर जिम्मेवार देखिन्छ होइन। चिस्याउनेमा चिस्याउने सम्बन्ध चिस्सिने कारण कहाँ हो भन्दाखेरि राष्ट्रपतिको असंवैधानिक कदम हो। त्यहाँ पनि भन्नुहोस् न, राष्ट्रपतिलाई उक्साउन जति दलहरू गए यो सरकार निर्माणमा, अहिले सरकारमा जति छन् उनीहरूकै हात हो। त्यसैले माओवादी त प्रतिपक्षमा रहेको दल हो, तर फेरि पनि संविधान निर्माणको कोणबाट हेर्दाखेरि जनताले सबभन्दा बढी विश्वासका साथ मत दिएको र सबभन्दा ठुलो पार्टीको रूपमा आएको कारणले माओवादीले कुनै पनि तरिकाले देश चौधमै संविधान जारी गर्नुपर्छ भनेर दलहरूसितको छलफल सम्वाद सबैलाई नै माओवादीकै पहलमा अगाडि बढाउन खोजिरहेछ। तर अहिले हामीले एक्लै जतिसुकै पहल गरे पनि सरकारमा रहेका दलहरूले त्यो तदारुकता, त्यो उत्तरदायित्व, त्यो जनताप्रतिको चाहिँ भन्नुहोस् न जिम्मेवारी बोध नगर्दाखेरि समस्या पैदा भएको हो भन्ने कुरा म क्लियर गर्न चाहन्छु। र माओवादीको कारणले यो समस्या बल्झिएको हो। म त्यो यहाँ त एउटा आगो हुँदाखेरि अर्को पानी बढ्नुपर्ने स्थिति हुनुपर्नेमा एउटा आगो हुँदा अर्को पनि आगो, त्योभन्दा झन् चर्को आगो हुने जस्तो चाहिँ देखियो मैले देख्दा होइन। कुरो चाहिँ यहाँ नि के जस्तो लाग्यो भने मलाई चाहिँ मलाई सोध्नु मन लाग्यो के भने, एकछिनलाई संविधान जे चौधमै चाहिँ निर्माण गर्नको लागि कमसेकम चाहिँ राजनैतिक पार्टीका आफ्ना सिद्धान्त त आफ्नो ठाउँमा छन्। एकछिनलाई चाहिँ जनता सबै पार्टीको हो होइन, यो मुलुक हामी सबैको हो भनेर एकछिनलाई सैद्धान्तिक कुरो छोडेर नेताहरू मिल्न सक्दैनन्। मुख्य त संविधानको अन्तर्वस्तुमा मिल्ने कुरा हो, दलको आफ्नो पार्टीगत सैद्धान्तिक कुरामा त त्यो मिल्ने कुरै छैन। दलहरूको सैद्धान्तिक धारणा त आफ्नै ठाउँमा छ। मुख्य त संविधानको अन्तर्वस्तु मिल्ने कुरा जहाँ हो त्यहाँ त सरकारले कम्तीमा पहलकर्मी लिन पर्यो नि त। त्यो अन्तर्वस्तु मिलाउन पनि दलहरू त एक ठाउँमा बस्नु पर्यो, कम्तीमा लिडरहरूको बिचमा छलफल अन्त कहीँ बस्नु पर्दैन, संवैधानिक समितिमै बस्नु पर्यो किनकि सबै प्रमुख दलहरू संवैधानिक समितिमा छ, प्रमुख दलका लिडरहरू। त्यसैले संवैधानिक समितिको बैठकमा गम्भीरतापूर्वक जहाँ जहाँ नमिलेको संविधानका अन्तर्वस्तु त्यो त्यो मुद्दामा छलफल गर्नेतिर तदारुकता देखाउने कसले हो त भन्दाखेरि त एउटा स्वतपलले नि संवैधानिक समितिले हो, अर्को सरकारले हो नि त सहमतिको लागि कहाँ त नमिल्यो भन्नेबाट छलफल सुरु गर्ने। त्यसैले सरकारले त्यो दायित्व लिन चाहेकै छैन कुनै तरिकाले, त्यसैले गर्दाखेरि समस्या पैदा भएको हो। त्यसैले यो सरकारले संविधान निर्माणको दायित्व पुरा गर्न सक्दैन भने यसले बाटो छोडिदिनुपर्छ र राष्ट्रिय एउटा संयुक्त सरकार निर्माण गरेर अगाडि बढ्नुपर्छ। त्यो फेरि फेरिमा आएको हुनाले सोधिहालौँ भन्दा जस्तो फेरि चाहिँ के छ भने सरकारले चाहिँ त के भने हामी राजीनामा गर्न तयार छौँ तर चाहिँ माओवादी पार्टीको चाहिँ यो कारणले चाहिँ सहमतिमा आयो भने हामी छोडिदिन्छौँ भन्ने खालको दुई तिनवटा कुरा पनि त राखिरहेको छ नि त। जस्तो चाहिँ त्यो के अरे अर्धसैनिक बलहरूलाई चाहिँ खारेज गर्ने, सम्पत्ति फिर्ता गर्ने के गर्यो भने हामी चाहिँ राजीनामा दिन लगाउँछौँ भनेर पनि भनिरहेको छ नि त मान्छेले। त त्यस्तो कुरा पनि सुनिराखिया छ पत्र पत्रिकामा, हामीले त टेलिभिजन पत्र पत्रिकामा सुन्ने कुरा न हो। तर ए सभासद दिदी, यो अब एउटा त्यो भएको सरकार ढालेर 40 दिनभित्र फेरि अर्को नयाँ सरकार बनाऊ, फेरि शपथ खाऊ, फेरि कुर्सी कसलाई कुन कुर्सी दिने भन्दा भाग बन्न मिलाऊ, अनि फेरि कार्यालय सार गर्दा गर्दै फेरि 40 दिनबाट त 20 दिन मात्र बाँकी रहन्छ, अनि त्यो 20 दिनमा फेरि हामीले टेमै भ्याएन अनि नयाँ सरकारले गर्न सकेन भन्न नि अर्को बाटो बनाउनलाई होइन एकदम राम्रो कुरा गर्नुभयो। तर सरकार बनेपछि जस्तो सरकार यो सरकार 9 महिना टिकेर पनि सहमति नै बन्दैन भने धेरै समयको कुनै त्यो महत्त्व रहन्छ भन्ने लाग्दैन कि। थोरै समयलाई पनि उपयोग गर्न सक्यौँ भने, थोरै समयमा संविधान निर्माणको अन्तर्वस्तुभित्र पस्न सक्यौँ भने त्यो नै लाभदायक हुन्छ। जबकि सरकार त्यो दायित्व लिनै तयार छैन भने लामै धेरै दिन राखेर चाहिँ बनाउँछ भन्ने कुरा त भएन नि त। त्यसैले धेरै दिनको कुनै अर्थ छैन, बरु थोरै दिनमै त्यो सम्भव छ। तर कार्यालय छिनाझपटी आदि इत्यादितिर लाग्न जरुरी छ जस्तो लाग्दैन, त्यो लाग्न पनि हुँदैन। मुख्य त सरकारको दायित्व के हो नि, यो सरकार त आंशिक न हो, यही नयाँ संविधान जारी गर्ने बेला चाहिँ त्यसपछि चुनाव गरेर भोलि त दीर्घकालीन एउटा गभर्मेन्ट निर्माण गर्ने कुरा हो। त्यसैले यसको दायित्व नै त्यो हो, त्यो दायित्व नै लिँदैन भने यो राख्नुपर्छ भन्ने होइन। त्यसैले नयाँ सरकार बनाएर टाइम भ्याइँदैन भन्ने लाग्दैन, सहमति झन् छिटो बन्छ र झन् अगाडि बढ्न सकिन्छ भन्ने कुरा म एउटा राख्न चाहन्छु। अर्को यो माओवादीलाई के न ऊ चाहिँ राख्या छ अरे होइन शर्तहरू, त्यो शर्तहरू पुरा गर्यो भने सरकारले राजीनामा दिने कुरा अथवा प्रधानमन्त्रीले राजीनामा दिने कुरा जो राख्नुभयो जहाँसम्म लाग्छ सम्पत्ति फिर्ताको कुरा, यो कुनै जटिल केसै होइन भन्ने लाग्छ कि हामीलाई। सम्पत्ति त्यस्तो छँदै छैन, अहिले केटा गराइज गरेर कङ्ग्रेसले नै मुख्यतः यो कुरा उठाएछ। कङ्ग्रेसले दिन सक्दैछ भनेर, कङ्ग्रेस नै नेतृत्व सरकारको उसमा छ होइन, नेतृत्वमा मुख्यतः सरकारमा सेकेन्ड पार्टीको रूपमा देखा परे पनि सरकारको साँचो कङ्ग्रेसको हातमा छ कि। कङ्ग्रेसले जे भन्यो अहिले माधव नेपालले त्यही गर्ने थियो भने सरकार सम्पत्ति फिर्ता गराउने दायित्व त कस्तो हो त, सरकारकै त हो। भनेपछि यो त हिजै माओवादी सरकारमा रहँदै सहमति भएर फिर्ता गरेर सिद्धिएको, त्यति सकिसके नजाने गाउँ चाहिँ नफर्कने, काठमाडौँमा बसेर सम्पत्ति फिर्ता गर, उहाँ चौधरीले जोतेर खाएको बारीलाई, गरिबले जोतेर खाएको बारी फिर्ता गरेर, साउ गयो भने त छोडिदिइहाल्छ नि, जमिनदार गयो भने त उनीहरू त छोडिदिइहाल्छ। त्यसैले यो सम्पत्तिको कुरा कुनै जटिल केस होइन, यो त मुद्दा उठाउनको लागि उठाएको, माओवादीलाई बदनाम गर्नको लागि प्रचार गरिएको एजेन्डा हो। गाउँ गाउँमा यहाँले मजाले, यहाँ पत्रकार साथी पनि हुनुहुन्छ, गाउँमा गएर अध्ययन गर्नुहोस् कहाँ छ त जमिन, माओवादीको क्याप्चरमा कुन जमिन छ त्यो आउनु पर्यो, त्यसपछि बल्ल छलफल अगाडि बढ्छ भन्ने मलाई लाग्छ। माओवादीको कब्जामा कुनै जमिन छैन। अर्धसैनिक बलको कुरा गर्नुभएको छ, अर्धसैनिक बल भनेर वाइसएललाई भन्न खोजिएको, वाइसएल अर्धसैनिक बलै होइन, यो त उसलाई एउटा हाउगुजी मात्रै हो कि। माओवादी जनयुद्धबाट आएको पार्टी, योसँग क्यान्टोनमेन्टमा फुल सैनिक छ, यतातिर अर्धसैनिक छ, यहाँ वा भन्ने जो छ नि, माओवादी सत्तामा जाँदा बित्तिकै सत्ता क्याप्चर गर्छ, हिजो नै आरोप लाग्यो माओवादी सत्ता क्याप्चर गर्दैछ, सत्ता क्याप्चर त कसले गर्यो त भन्दाखेरि तपाईँ त एमाले कङ्ग्रेसले गर्यो नि त, हामी त्यसो हामी त्यो संयुक्त सरकार चलाएर जाउँ भनिरहेको थियौँ। त्यसैले गर्दाखेरि अर्धसैनिक बल होइन, एउटा हाम्रो युवा सङ्गठन हो, युवाहरूको सङ्गठन त सबैसँग छ, एमालेसँग परायुसँग छ होइन, कङ्ग्रेससँग चाहिँ तरुण दल छ, अरू सबैसँग आफ्ना युवा सङ्गठन छन्, त्यस्तै हाम्रो एउटा युवाहरूलाई सङ्गठित गर्ने र राजनैतिक एउटा लाइनमा हिँडाल्ने सङ्गठन हो यो, कुनै अर्धसैनिक योसँग कुनै एउटा खुकुरीसम्म छैन, अनि कसरी अर्धसैनिक बल हुनुहुन्छ? मैले प्रश्न राखेँ, मैले एकदम सिधा कुरा, तपाईँहरूले अध्ययन गरेर मैले झुटो बोलेँ कि बोलेन भनेर क्लियर हुन सक्ने कुरा, जस्तो केही समय दुई तिन दिन अगाडि हाम्रो वाइसएलको इन्चार्ज कुलबहादुर केसी प्रसाद केसी सोनामलाई गिरफ्तार गरेको कुरा आएको थियो, उहाँ चाहिँ हाम्रो पार्टीको पोलिट ब्युरो सदस्य हो, उहाँ अहिले नेकपा माओवादी त एउटा युद्धबाट आएको पार्टी हामी सबैले बुझ्छौँ, बाह्र बुधे सहमतिको एउटा हिस्सा होइन, शान्ति सम्झौतामा सिग्नेचर गर्ने एउटा टिम, त्यो किन गिरिजा प्रसाद र प्रचण्डले सिग्नेचर गरे त भन्दा एउटा गभर्मेन्ट एउटा चाहिँ विद्रोही सत्ता भएर गरे न हो, त्यसैले गर्दाखेरि माओवादी पार्टी युद्धबाट आएको कारणले ऊमाथि ठुलो थ्रेट हुन सक्ने कुरा भयो नि त, सबैतिरबाट सुरक्षा थ्रेट, त्यो कारणले माओवादी पार्टीले केही चाहिँ हतियारहरू राख्न पाउने भन्ने सुरक्षाको लागि माओवादी पार्टीका वरिष्ठ लिडरहरूले हतियार राख्न पाउने छ, त्यो हतियार युएनले प्रमाणित गरेको छ, युएनको स्टिकर लगाएको छ, त्यो स्टिकर लिएको हतियार त्यो कुलप्रसाद केसी सोनाम ऐसेलको इन्चार्ज जो हुनुहुन्छ उहाँले राख्न पाउने चाहिँ पर्मानेन्ट हो कि, उहाँले राख्न पाउने त्यो कानुनी प्रावधान छ, त्यो अनुसार उहाँको अङ्गरक्षकले बोकेको कुरा हो, उहाँ र उहाँको अङ्गरक्षक सँगै हुनुहुन्थ्यो, एउटा मोटरसाइकलमा आइरहनु भएको थियो, अङ्गरक्षकसँग हतियार थियो, चेक गर्यो, भेटायो, त्यो केही ठुलो कुरा होइन, भेटायो ठिकै छ, भेटायो सेक्युरिटीले, छलफलमा गयो, अनि युएन आयो दुई घन्टा पछाडि, युएनले यो चाहिँ भिआइपी सेक्युरिटीको लागि दिएको हतियार हो भनिसकेपछि त अब त्यो त हामीले गैर कानुनी काम गरे भन्ने त आउँदैन नि त, तपाईँले प्रहरीले बरु नेपाली प्रहरीले र गृह मन्त्रालयले कहाँ राजनीति गर्यो भने माओवादीलाई भिआइपी सेक्युरिटीको लागि राज्यले नै दिएको हतियारलाई प्रोपोगन्डा बनाएर दुनियाँलाई भ्रम गर्न खोज्यो, यो राजनैतिक एउटा भन्नुहोस् न कमजोरी अथवा राजनीतिक एउटा दरिद्रता हो, यो नै हो असहमति बन्ने खेल, संविधान किन बन्दैन तपाईँहरूले भन्नुहुन्छ, यिनै खेलले बन्दैन, यिनै खेल किन हुन्छ त माओवादीमा, के जरुरी छ भिआइपी सेक्युरिटीको लागि आफै राज्यले दिएको हतियार, अझ भिआइपीलाई राज्यले सेक्युरिटी प्रदान गर्नुपर्ने बेलामा त्यो ठाउँमा कुनै सेक्युरिटी थ्रेट भयो भने त राज्यले दायित्व लिनुपर्ने हो नि त, भनेपछि भिआइपीलाई त्यहाँ गिरफ्तार गरेर हनुमान ढोकामा लगेर थुन्ने भिआइपीको चाहिँ पर्मानेन्ट हतियार, त्यसो भए त हामी त गृहमन्त्रीको पर्मानेन्ट हतियार लिएर पनि त हिँड्न पाउँदैन भन्न सक्ने भयो नि त, न्युमै पन्ने हो भने त, अझ माओवादी यति लोचिलो छ साँच्चैभन्दा न्यु खोजेको छैन भन्ने कुरा हो कि, त्यतिकै न्यु खोज्ने यहाँले अघि राख्नु भएको थियो एउटा आगो एउटा पानी हुने, हामी साँच्चैभन्दा पानी भएका छौँ जनताप्रतिको उत्तरदायित्वको कारणले, हामी पनि आगो हुने भने त यहाँ फेरि अर्को सङ्घर्ष होइ भन्न त सबैले यस्तै भन्छन् अब उसको कुरा सुन्यो त्यही भन्छ अर्को कुरा लियो होइन अब सबैले घडी पनि हेर्दै हुनुहुन्छ जाने जाने कुरा पनि छ ऊ मामा कता लाग्नु भित्र लागिसक्नु भयो अनि कुराहरू पनि हामीले बुझ्यौँ अब अब अब अन्तिमतिर पुग्यौँ जस्तो छ हामी होइन त अब अन्तिमतिर आज सभासद्ने नै सस्तो संविधान बन्दैन जस्तो आशंका त भइसक्यो होइन यहाँहरूले तयार पार्नुभएको मसौदा जनता कहाँ जान बाँकी नै छ होइन आमा समूहलाई भेट्न जाने अस्ति पत्रिकामा हिजो पढेर छँदैछु छ सय एकजनालाई खानेकुरा पनि भित्र पठाइदिने सुत्ने कुरा नि भित्र पठाइदिने संविधान बनाओ भने अब शान्ति प्रक्रिया र संविधान सभाको आशंका 14 पछिको स्थितिमा अघि भनी पनि सक्नुभयो समय थपिन सक्ने सम्भावना छ भनेर पनि अब जाँदा जाँदै चाहिँ यो हामी चिया चौतारी सुन्ने हामी सबैका लागि यो एक सभासदको त्यो पनि निर्वाचित सभासदको दृष्टिकोणबाट संविधान र शान्ति प्रक्रियाका विषयमा आफ्नो व्यक्तिगत केही न केही धारणा होला भित्र एउटा कुरा होला तर बाहिर एउटा कुरा होला जनताले के कुरा चाहिँ अब यतिखेर सुन्ने केमा विश्वास गर्ने सभासदज्यू मुख्य त अब नयाँ संविधान जनताको भावना अनुसारको त्यो यहाँ चाहिँ 47 संविधान दोहोर्याउने फर्काउने उल्टाउने जस्ता तर्कहरू जो चल्दैछन् दुई चारजना विज्ञहरूले घोषणा गर्ने कुरा गर्दैछन् त्यो जनताको लागि अभिशाप भन्छ नेपाली इतिहासमा हामीले 6 संविधान भोगेर असफल पारेर आइसक्यौं ताकि जनताको पटक पटकको संघर्ष र बलिदानले हामी संविधान सभा मार्फत संविधान लेख्ने अवसर प्राप्त गरेका छौं त्यसैले सकेसम्म यो सरकार विघटनै गरेर भए पनि दलहरूको बीचमा सहमति बन्नुपर्छ पहिलो कुरा यसको लागि जनताले दबाव क्रिएट गर्नुपर्छ र दलहरू सहमति बनाएर जनताले संविधान निर्माणको दायित्व एकीकृत नेकपा माओवादीलाई दिएको कारणले पनि एकीकृत नेकपा माओवादीको नेतृत्वमा सरकार बन्नुपर्छ र सहमतिको त्यो प्रक्रियाबाट जेठ 14 संविधान बनाउनु पर्छ भन्ने कुरा नै अझै जनताले त्यसपछि यदि जेठ 14 कुनै कारणवश सकिँदै सकिएन भने संवैधानिक प्रक्रिया अनुसार नै कानुनी बाटो अनुसार नै त्यसको थोरै मिति थपेर 6 थपेर हामीले त्यसलाई अन्तिम संविधान सभाभन्दा बाहिरबाट संविधान जारी गर्ने जति पनि षड्यन्त्रहरू छन् त्यो जनताको विरुद्ध र नेपाली राष्ट्रियताको विरुद्धको षड्यन्त्र हो त्यसको विरुद्ध जनताले खबरदारी गर्नुपर्छ र संविधान सभाबाटै संविधान जारी गर्न प्रेसर क्रिएट गर्नुपर्छ त्यसमा अब संविधान सभाभित्र थुन्ने कुट्ने पिट्ने जे जे गर्ने राइट जनतालाई छ जनताभन्दा अरू प्रतिगामी यथास्थितिवादीहरू कसैलाई पनि यो हक छैन संविधान सभा विघटन गरेर बाहिरबाट संविधान जारी गर्ने भन्ने कुरा म जनतालाई सूचित गर्न चाहन्छु मैले नबुझेको नि एउटा कुरा भन्नुभयो नि तपाईँले अब अहिले सरकारमा भएकोले पनि हाम्रै सरकार भइरह्यो भने संविधान ठिक टाइममा हुन्छ भन्छ अब तपाईँ पनि त्यसै भन्दै हुनुहुन्छ खास कुर्सी चाहियो हो कि संविधान बन्नु पर्यो हो दुनियाँको लडाइँ जस्तो सबैको लागि हो सबै पार्टीका सबै बन्न परेको किनकि संविधान बन्ने प्रक्रियामा अवरोध कसले खडा गरेका छ भन्ने कुरा त तपाईँ हामी सबैले अध्ययन गर्नुपर्छ मैले पहिला पनि यही भनेको थिएँ होइन समस्या कसले पैदा गरेका छ भनेर यहीले समस्या पैदा गरेका छ है भनेर खबरदारी जनताले गर्न जरुरी भेटघाट होइन मलाई धेरै रमाइलो लाग्यो यो चिया चौतारीमा गफगाफ हुन्छ भन्ने चाहिँ सुनेको आज आफै प्रत्यक्ष छलफलमा आइपुग्दाखेरि मलाई धेरै रमाइलो लाग्यो र तपाईँहरूको यो चासोले आम जनताको चेतना बढाउँछ किनकि लाटा सोझा जनता होइन जनता 2100 शताब्दीका हुन् जनता बाटा हुन् उहिलेका सामन्तले भने जस्तो उहिलेका जमिनदारले भने जस्तो जनता भने भेडा हुन् जता डोरायो उतै जान्छन् भन्नेतिर होइन जनताले सबै कुराको छिनोफानो गर्न सक्छन् भन्नेतिर यसले बहस लगाएको छ हामीले त्यतैतिर लैजाउँभित्र सभासदहरूले बनाएनन् भने हामी खुल्ला मञ्चमा सबै जनता बसेर आफै बनाउने हो त्यो पनि सकेसम्म बनाउने प्रतिबद्धता राख्न चाहन्छु चिया चौतारीको आजको श्रृङ्खला यही सकिएको छ अर्को श्रृङ्खलामा हामी फेरि भेटघाट गर्ने नै छौँ सुझाव सल्लाह र प्रतिक्रियाका लागि एसएमएस टाइप गर्नुहोस् आफ्नो मोबाइल सेटमा सीसी अनि एक स्पेस छोडी आफ्नो प्रतिक्रिया लेखी 33366 मा पठाउनुहोला। इमेल आईडी हो cc@radioaudio.org। यसै गरी हामीलाई चिठी पठाउने ठेगाना रेडियो श्रृंखला चिया चौतारी पोस्ट बक्स नम्बर 14409 नयाँ बानेश्वर काठमाडौँ। हस्त अर्को श्रृंखलामा भेटघाट गरौंला। आजका लागि चिया चौतारीलाई यही बिसाउँछौ। नमस्कार।